छुट्दैनौ हामी भन्दै जबरजस्ती माया माग्छौ, छुट्दैनौ हामी भन्दै जबरजस्ती माया माग्छौ, सायद त्यति बेला उसलाई प्रेम नै ईश्वर लाग्छ। छुट्दैनौ हामी भन्दै जबरजस्ती माया माग्छौ, सायद त्यति बेला उसलाई प्रेम नै ईश्वर लाग्छ। जब सम्बन्ध सुरु हुन्छ एक रत्ती शान्ति हुन्न, जब सम्बन्ध सुरु हुन्छ एक रत्ती शान्ति हुन्न। छुट्दैनौ हामी भन्दै जबरजस्ती माया माग्छ, सायद त्यति बेला उसलाई प्रेम नै ईश्वर लाग्छ। जब सम्बन्ध सुरु हुन्छ एक रत्ती शान्ति हुन्न, फेरि पछि त्यसैलाई साइनो फेर्ने रहर जाग्छ। छुट्दैनौ हामी भन्दै जबरजस्ती माया माग्छ, सायद त्यति बेला उसलाई प्रेम नै ईश्वर लाग्छ। कसैको साथसँग गाँसिएको आत्मीयता बाँकी रहेन अब, किनकि गाँसिएका सम्बन्धहरू फेर्ने एउटा ठूलो प्रतिस्पर्धा चलिरहेछ आजको दुनियाँमा। कसैको चोखो साथको लेखाजोखा गरिँदैन आजभोलि, किनकि चोखो मायामा भन्दा झुटो दुनियाँमा नै रमाउने पानी परिसकेको छ मान्छेलाई। अझ मलाई त के लाग्छ भने आजकलका सम्बन्धहरू यतिखेर गाँस्ने र यतिखेर दुवै आआफ्नो बाटो लाग्ने भनेर पहिले नै तय गरेर गाँसिएका हुन्छन् जस्तो लाग्छ। तिमी के भन्छौ? तर मलाई चाहिँ यस्तै वाक्यले चिथोरी रहेछ पटक पटक। थाहा छ, तिमीले छोडेर गएदेखि तिमी बसेको त्यो स्थान अझै पनि सुरक्षित छ मेरो मनमा, किनकि सम्बन्धहरू छुटे पनि एकहोरो प्रेम भने कहिल्यै नमर्दो रहेछ, र त्यही सम्बन्धलाई गोटी बनाएर क्यारम बोर्डमा पटक पटक खेलिरहन्छ मान्छे। हो, म पनि यस्तै भएको छु। हाम्रो दुर्घटनाग्रस्त सम्बन्धलाई तिनै खाली पानाहरूमा भरेर शब्दहरूमा नियालिरहेछु। कस्तो अचम्म, सम्बन्धहरू एकैछिनमा तोन्न समेत पछि नपर्ने मान्छे कसैको यादलाई किन यसरी साँची राख्छ होला? अजीब छ दुनियाँ, बुझ्नै नसकिने। सम्बन्धहरू डिबी फारम भरे जसरी केही पाउने आशामा परिरहेका छन्। यसो सोच्दा हाम्रो प्रेम पनि त्यस्तै भयो कि जस्तो लाग्छ। फेरि डर लाग्छ, प्रेम छुटेको वर्षौँ भइसकेपछि वर्तमानभित्र विगत प्रष्टिने त होइन भनेर। पैसालाई पछ्याउँदै मबाट अलग भएकी तिमी, हेरौँ पैसाले के गर्छौ। अझ म यो सुन्न आतुर छु कि मेरो मान्छे पैसासँग सुतेर रात बिताउँछ अरे भन्ने। यति सुन्न पाए मेरो प्रेम नामक रोगलाई टाढै राख्ने थिएँ म आफूबाट। र पनि तिमी नजस्कनु, किन टाढा भयो भनेर न आजसम्म सोधेको छु मैले, न कहिले सोध्ने नै छु, किनकि कसैको अधिकार खोज्ने उद्देश्यले जन्मेको मान्छे होइन म। त्यसैले तिम्रै इच्छालाई सलाम गर्छु, बधाई छ तिमीलाई। कसैको आँसु झार्न जन्मेको होइन म, धोका दिए एक्लो पार्न जन्मेको होइन म। कसैको आँसु झार्न जन्मेको होइन म, धोका दिए एक्लो पार्न जन्मेको होइन म। उसलाई छोडी मलाई माया गर पनि भन्ने छैन, किनकि तिम्रो त्यो रहर मार्न जन्मेको होइन म। कसैको आँसु झार्न जन्मेको होइन म, धोका दिए एक्लो पार्न जन्मेको होइन म। कसैको साथ पाउने आश गर्दा गर्दै सकिने यो जिन्दगानी अपरम्पार छ। प्रेममा आफ्नै परिचय हराएर पर्यटक हुन्छ अरे मान्छे भन्ने त सुनेकी हो, तर प्रेमले गर्दा होस हराएर पागल पनि हुँदो रहेछ मान्छे भन्ने तर्क वितर्कहरूको दासी छु म। बाटोमा मिल्काइएको एउटा ढुङ्गा धेरैले कुल्चिएर हिँड्छन्, तर त्यही ढुङ्गा पछि एउटा दक्षिण कालीगढको पटक पटकको प्रहारले मूर्ति बनेपछि त्यो मन्दिरमा राखिन्छ र मान्छेहरू त्यसैलाई देवता ठान्न पुग्छन्। यही हो सङ्घर्षको कथा, तिम्रो पनि अनि मेरो पनि। समयका पटक पटकका प्रहारहरू सहन सकियो भने भोलिको सुनौलो दिन पक्कै पनि निश्चित छ। मैले कति पढेको थिएँ, सम्पूर्णतया भरिनका लागि सम्पूर्णतया रित्तिनु आवश्यक छ। सायद यही हो नियम भरिनुको। कति कति बेला यसै भनेर पनि मन बुझाउनु पर्ने हुन्छ, म सम्पूर्णतया भरिँदैछु, सायद त्यसैले पनि यति बेला कर्मशः रित्तिँदैछु भनेर। यो प्रेम भन्ने चिज पनि कस्तो अचम्मको हुँदो रहेछ नि। भए पनि ननिदाइने, नभए पनि खुसी छैन, अनि नभए पनि किन भएन भन्ने चिन्ता, भयो कसैले खुसी देला कि भन्ने त्रास, यो मान्छेको जात कसै गरे पनि सन्तुष्टि हुनै नसक्ने। मलाई अझै याद छन् ती दिनहरू, जुन दिनहरूमा तिमीसँग कर्मशः कर्मशः नजिकिएको थिएँ म। बजारमा बेच्न राखिएको खेलौनामा बच्चाहरू झुमिए जस्तै, त्यो समय तिमीलाई देखेको एक झल्को घामले मेरो पुरै दिन नै कमाइलो हुन्थ्यो, र जुन दिन देख्दैनथे मेरो भूगोलमा दिनभरि नै रात परिरहन्थ्यो। मान्छे कहिलेकाहीँ हुँदै नभएको कुरामा भौतारिन्छ भन्ने सुनेको थिएँ, सायद एक किसिमले त्यस्तै अन्यल ग्रस्त भयो मेरो जीवन पनि, किनकि हाम्रो प्रेमलाई अदृश्य दुनियाँमा खोज्ने दुष्प्रयास गरिरहे म। फोगटमा समयको बर्बादीसँगै आफ्नो जीवनको केही आयु यसरी नै बिताएँ मैले। अब एउटा अन्तिम इच्छा छ, तिमीले जस्तै मैले पनि तिमीलाई भुल्न सकुँ, बस यति भइपुग्छ एउटा जीवन जिउनको लागि। पैसा बिना प्रेमहरू गाँच्न पाइँदैनथ्यो, गरिब मान्छे थाहा पाए माया लाइदैनथ्यो। पैसा बिना प्रेमहरू गाँच्न पाइँदैनथ्यो, गरिब मान्छे थाहा पाए माया लाइदैनथ्यो। दया गरून् भगवानले यति भइपुग्छ अब, तिमलाई भुल्न पाए अरू केही चाहिँदैनथ्यो। पैसा बिना प्रेमहरू गाँच्न पाइँदैनथ्यो, गरिब मान्छे थाहा पाए माया लाइदैनथ्यो। हरियो गोबरले जब मेरो घर लिपपोत हुनेछ, हुक्क रुँदा मुखमा तिम्रो पछ्यौरीको ओत हुनेछ। सुन्ने छौ म मरेको नि सात दिन भयो रे, जसो तसो पुग्नेछौ मेरो घर, हातमा तिम्रो गोत हुनेछ। मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेको यो मुक्तकसँगै म आजको कार्यक्रम सुरुवात गरेँ। कसैको सम्झनालाई मनमा अल्झाउँछ, एकैछिनमा जान्छ तर तहल्का मचाउँछ। आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो, याद बल्झाउँछ। तिहार मानिसक्नु भएको तपाईँ, छड पर्वलाई पनि बिदाई गरिसक्नु भएको तपाईँ, अनि यो चिसो रातसँगै कार्यक्रमको पर्खाइमा बसिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महेश भसाल। आज पनि यादहरूको डुङ्गाबाट आँसुले भरिएको सागरको यात्रा गर्न आइपुगेँ सारथी लक्ष्मण घिमिरेसँगै। प्रेम बस्दा कसैसँग प्रिय हुन्छ याद, त्यति बेला सबैभन्दा सक्रिय हुन्छ याद। जब मङ्गलबारको रात लक्ष्मणसँगै महेश आउँछ, तब मन भरिएर मुटु छुन्छ याद। नमस्कार, सुस्वागतम कार्यक्रम नमेटिने यादको 28 श्रृङ्खलामा तपाईँलाई स्वागत छ। रेडियो देउराली अर्घाखाँचीको उत्पादन कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। र यतिखेर रेडियोको यो प्राविधिक कक्षमा हुनुहुन्छ लक्ष्मण घिमिरे, सँगसँगै आवाजमा सुमा महेश भूषाल र पुराना यादहरू बल्झाउने हाम्रो यो सानो प्रयासमा तपाईँले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। ढुक्क हुनुहोस्, अबको 45 मिनटको यो समय तपाईँले कार्यक्रम सुनिरहँदा यो समय सकिसकेपछि 45 मिनट फोकटमा खेर गयो भन्नुपर्ने अवस्थामा तपाईँलाई आउन दिन्न म। केही उपलब्धिपूर्ण बनाउनेछु म तपाईँलाई यो समय अवधिभर। कार्यक्रम हो नमेटिने याद, जसमा हामी तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा सुन्छौँ। सँगसँगै प्रत्येक हप्ता प्रेमका विभिन्न विषयमा रहेर कुराकानी गर्छौँ र तपाईँले पठाएका साहित्यिक रचनाहरूलाई पनि कार्यक्रममा स्थान दिने गर्छौँ। जसले पहिलोपटक सुन्दै हुनुहुन्छ कार्यक्रम, उहाँहरूको लागि केही कुरा जानकारी गराएँ मैले। र 077-324-381 यो नम्बर हामीले खुल्ला गरिसकेका छौँ। कसैलाई सुनाउनको लागि मात्र नभएर जित्ने लक्ष्यका साथ आउनुहोला। तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र उहाँले पाउनुहुनेछ एनडिसी गुरु साई प्राबरको रिचार्ज कार्ड। र सोझर्ने गरेको छ उमेश कनेक्सनले, जुन सन्धिखर्क छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट फोन सेवा, साइबरको व्यवस्था, सँगसँगै सस्तो वाइफाई सेवा पनि सुचारू हुँदैछ त्यहाँबाट। र तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न पनि सक्नुहुनेछ। र एनटिसीको रु 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनस सँगै डिसोङको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ। र त्यहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। र त्यसै गरी तपाईँ कार्यक्रम सुनिरहनु भएको छ तर कार्यक्रममा फोन लागिरहेको छैन, अथवा तपाईँ साहित्यिक रचनाहरू लेख्न जान्नुहुन्न भने एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लेसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075-83383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत 2 साथीले पाउनुहुनेछ एनटिसी गुरु सय बराबरको रिचार्ज कार्ड। र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सु सेन्टर, जुन सन्धिखर्क छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र पर्सहरू र कोरियन बेल्टको बिक्री वितरण पनि गरिन्छ। र जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475-77075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल, जुन सन्धिखर्क नौचुत्रा बेसीमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुन्छ कृष्ण एन चिरञ्जीवी पन्थी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471-82921, 98473-96641 र 98447-40663। हामीले सम्झिसकेका छौँ रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूलाई। कार्यक्रम सुनिरहनु भएको छ तपाईँले, कर्मशः चिसो बढिरहेको छ र हामी कार्यक्रमको यो सञ्चालनमा जुडिरहेका छौँ। र म आजको विषयतर्फ एकैछिनपछि जान चाहन्छु र यतिखेर कार्यक्रमको पहिलो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? ए म प्युठानको जाउनेदेखि खिमराज श्रेष्ठ। प्युठानबाट? खिमराज श्रेष्ठ। खिमराज श्रेष्ठ है? हजुर। के गर्नुहुन्छ खिमराजीले प्युठानमा? हजुर म दाङतिर पढ्छु, अहिले 11 पढ्छु, अहिले फेरि तिहारमा नआएको, गाडी बन्द भएर यहीँ बसेको छु प्युठानमा। ए अनि प्युठानमा कतिको प्रभाव पारेको छ चिसोले? ए धेरै प्रभाव पारेको छ सर, एकदम चिसो छ है? हजुर। अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर सुनिरहेको छु। अनि के लिएर आउनु भएको छ आजको बसाइमा? गजल। हवस् सुरुवात गर्नुहोस्। हुन्छ। आफ्नै दिलमा बस्ने मान्छे टाढा हुन्छ जब, आफ्नै दिलमा बस्ने मान्छे टाढा हुन्छ जब, टाढा हुँदा माया झन् गाढा हुन्छ जब, जिन्दगीमा के गर्ने थाहै हुँदैन, जिन्दगीमा के गर्ने थाहै हुँदैन, सधैँ मुटुमा बस्ने माया छाडा हुन्छ जब, छाडा हुँदा माया झन् गाढा हुन्छ जब, मायाको त्यो दौडानमा दौडिरहेका हामी, मायाको त्यो दौडानमा दौडिरहेका हामी, दौडिने त्यो समथर भूमि डाँडा हुन्छ जब, डाँडा हुँदा माया छन् गाढा हुन्छ जब, जसले पनि आफ्नो मायालाई फुल सम्झन्छ, जसले पनि आफ्नो मायालाई फुल सम्झन्छ, फुल सम्झिने मान्छे जब काँडा हुन्छ जब, काँडा हुँदा माया छन् टाढा हुन्छ, टाढा हुन्छ। हजुर सर। आफ्नै मान्छेहरू पनि बैमान हुन सक्छन्। केही समय नाटक गरी सँगै रुन सक्छन्। आफ्नै मान्छेहरू पनि बैमान हुन सक्छन्। केही समय नाटक गरी सँगै रुन सक्छन्। स्वार्थ पूरा भएपछि जान्छन् एकातिर। आखिरीमा तपाईँसँग कोही नहुन सक्छन्। आफ्नै मान्छेहरू पनि बैमान हुन सक्छन्। केही समय नाटक गरी सँगै रुन सक्छन्। खिमराजी प्युठानबाट आउनुभएको थियो खिमराज श्रेष्ठ र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ प्रेममा प्रश्न हुन्छ तर उत्तर किन हुँदैन होला। पृथ्वीमा उत्पत्ति भएको बहुरूपी प्रेमको अर्को एउटा विशेषता। प्रश्नहरू थुप्रँदै जाँदा उत्तरहरूको विलय हुन्छ यहाँ। यसको मतलब के हो भने कसैले कसैलाई मन परायो भने किन मन परायो कसरी मन परायो भने जस्ता प्रश्नहरूको जवाब भेटिँदैन कसैसँग। कारण उसलाई मन परेको त्यही मान्छे अर्कोलाई मन नपर्न पनि त सक्छ नि। फेरि संयोगवश एक्लै अर्कोलाई प्रेम गर्दा गर्दै विषयमा छोड्यो भने किन छोड्यौ कसरी छोड्यौ भन्ने प्रश्नको उत्तर पनि भेटिँदैन यहाँ। किनकि दैविषे बेफाकमा दौडिरहेको प्रेमलाई चिडियाखानामा कैद गर्न सकिन्न। न त किताबी प्रेमहरू पढेर सुधिएका उत्तरहरू नै दिन सकिन्छ। प्रेम यस्तो फरकपन हो जहाँ आवश्यकताहरू भरिँदै जाँदा त्यसको परिपूर्ति गर्ने अर्को मान्छे खोजिरहेको हुन्छ। प्रेम जब अर्कैसँग आफ्ना सपनाहरू रङ्गिएको देख्छ तब सँगसँगै हिँडेको आफ्नो जीवनसाथी समेत त्याग्न पछि पर्दैन ऊ। मैले यो जानकारी गराउनु पनि नपर्ला, कहिलेकाहीँ विवाह भइसकेपछि पनि आफ्नो जीवनसाथीलाई त्यागेर मान्छे अर्कैसँग सम्बन्ध सुरुवात गर्न पुग्छ। यस्तो हुनुको मुख्य कारण पनि यही असीमित आवश्यकता हो। जसलाई एउटाले पूरा गर्न सकेन त्यसैले मान्छे अर्कैसँग सम्बन्ध सुरु गर्न बाध्य भयो। मैले भन्न खोजेको यति हो कि प्रेम सुरु हुँदा र अन्त्य हुँदा प्रश्नका थुप्रोहरू जम्मा हुन्छन् र त्यहाँ उत्तरहरू खोज्ने चेष्टा समेत गर्न सक्दैनौँ हामी। म यो विषयलाई एकैछिनपछि जोड्नेछु। यतिखेर कार्यक्रमको दोस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? म अर्का खाँचीको मरिङबाट सीता आचार्य। अर्का खाँचीको मरिङबाट सीता आचार्य है? के गर्नुहुन्छ सीताजीले अर्का खाँचीको मरिङमा? हजुर के गर्दै हुनुहुन्छ अर्का खाँचीको मरिङमा? म त्यतिकै मस्ती काम गर्ने त्यही नै हो। बसिरहनु भएको छ है? कार्यक्रम सुनिरहनु भएको छ? आज फर्स्ट टाइम सुनेको, यो बोल्न आउँछ भन्ने चाहिँ थाहा थियो। आज फर्स्ट टाइम सुने अनि फोन ट्राई गरेँ, लागिहाल्यो, खुसी लाग्यो। प्रथम पटक सुन्नुभयो, प्रथम पटक नै फोन लाग्यो है? हजुर। भाग्यमानी तपाईँ। अनि के लिएर आउनु भएको छ आजको बसाइमा? म गजल लिएर आएको छु। हवस् सुरुवात गर्नुहोस्। मिल्न लाग्यो थुको बन्यो गाछ यो ज्यानको, मिल्न लाग्यो थुको बन्यो गाछ यो ज्यानको, छोड्नै पर्छ भन्यो किन बाँच्छ यो ज्यानको, मिल्नै लाग्यो थुको बन्यो गाछ यो ज्यानको, अनि तिनपल्ट भए पनि भेट्छु मैले भन्थे, अनि तिनपल्ट भए पनि भेट्छु भन्थे मैले, त्यही पनि मारिदियो आश यो ज्यानको, छोड्नै पर्छ भन्यो किन बाँच्छ यो ज्यानको, मेरो मात्र चाहना भो भेट्ने तिमीलाई, मेरो मात्र चाहना भो भेट्ने तिमीलाई, रमाइ गएपछि स्यास यो ज्ञानको, त्यही पनि मारिदियो आश यो ज्ञानको, धरतीबाट विदावासी भेट्छु भन्थ्यो अरे, धरतीबाट विदावासी भेट्छु भन्थ्यो अरे, पिता माई भेट अब लास यो ज्ञानको, रमाइ गएपछि सास यो ज्ञानको, त्यही पनि मारिदियो आश यो ज्ञानको, छोड्नै पर्छ भन्यो किन बास यो ज्ञानको, निम्नै लाग्यो थुको भन्यो गाँस यो ज्ञानको। थ्याङ्क यू। के गर्ने खै सीताजी संसार यस्तै छ, के गर्ने खै सीताजी संसार यस्तै छ, मान्छेहरूको पनि व्यवहार यस्तै छ, के गर्ने खै सीताजी संसार यस्तै छ, मान्छेहरूको पनि व्यवहार यस्तै छ, मायामा मोलतोल हुँदैन भन्नेहरू भन्छन्, मायामा मोलतोल हुँदैन भन्नेहरू भन्छन्, र पनि बजारमा व्यापार यस्तै छ, के गर्ने खै सीताजी संसार यस्तै छ, मान्छेहरूको पनि व्यवहार यस्तै छ। सीताजी छुट्टिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। अर्घ्य खाँचीको मरिङबाट आउनुभएको थियो सीता आचार्य, उहाँ पनि भइसक्नु भएको छ र म एउटा लघु कथा अगाडि सार्न चाहन्छु, यसले पनि तपाईँलाई केही सिकाओस् भन्ने उपेक्षाले। एउटा बच्चा आफ्नो बाबाको नयाँ कारमा पेनले केही कोरिरहेको थियो। जब उसको बाबुले आफ्नो नयाँ कारमा कोरेको देखेपछि उसलाई रिस उठेछ। भर्खरै किनेको कार त्यसमाथि पनि छोराले जथाभावी कोरेको देखेर बच्चालाई एक थप्पड हानेछ। दुःखको कुरा, त्यो बच्चा एकदमै कमजोर रहेछ, जसले गर्दा आफ्नो बाबुको एक थप्पडमै उसको मृत्यु भएछ। एक थप्पडमा आफ्नो छोराको मृत्यु भएकोले बाबुलाई पछुतो भएछ र त्यही रोई कराई गर्न थालेछ। तर जति नै रोए पनि मरेको मान्छे कहाँ फर्किन्छ र धेरै बेरसम्म रुँदा रुँदै अकस्मात बाबुको आँखा उसको छोराले कोरेको ठाउँमा परेछ। जब उसले कारमा कोरिएका शब्दहरू पढ्यो, त्यसपछि त झन् उसको आँखाबाट आँसुका धारा बग्न थाले। यो धरती नै फाटे जस्तो भान भयो उसलाई। नबुझिकन बेकारमा आफ्नो रिस देखाएछु भन्ने पशुतोली उसको आँखा ओपानो नै हुन सकेन। किन थाहा छ, त्यो बच्चाले आफ्नो बाबुको कारमा यस्तो लेखेको रहेछ, आई लभ यु ड्याड। एउटा मर्मस्पर्शी प्रेम कथा यहाँनिर प्रस्तुत गरेँ मैले। पक्की पनि केही बुझ्नुभयो तपाईँले। त्यसैले केही गर्नुभन्दा पहिले धेरै फरक सोच्नुहोस्। यही नै असल मान्छेको स्वाभिमान हो। हामी आजको कार्यक्रम नमेटिने यादमा छौँ 28 श्रृङ्खलामा प्रवेश गरेका छौँ। आजदेखि हामी तपाईँ हुनुहुन्छ हामीसँग, हामी छौँ तपाईँसँग, र हामी आजको कार्यक्रमको तेस्रो सहभागी साथीलाई फोन सम्पर्कमा निम्ति आउन गइरहेका छौँ। आउनुहोस्, उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार। आफ्नै मनको भित्रभित्रै द्वन्द हुँदैछ, बाँच्ने आशा बिस्तारै मन्द हुँदैछ, बाँच्ने आशा बिस्तारै मन्द हुँदैछ। हजुर सर नमस्कार। नमस्कार, को बोल्नुभयो, कहाँबाट? एकदम मनोजगारी प्युठानको अशुभ देखियो, सीता मगर। प्युठानबाट सीता मगर है? हजुर। के गर्दै हुनुहुन्छ सीताजीले प्युठानमा? अहिले चाहिँ एकदम होमवर्क गर्दैछु भनौँ गएर है। कार्यक्रम सुनिरहनु भएको छ? एकदमै सुनिरहेको छु, दोस्रो चोटि सुनेको है, एकदमै राम्रो लाग्यो। एकदमै राम्रो लाग्यो है। कर्मश चिसो बढ्दैछ, तर पनि कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ, आभारी छौँ हामी तपाईँले दर्शाएको यो माया प्रति। के लिएर आउनु भएको छ आजको बसाइमा? एकदमै गजल नै भनौँ गएर है। हवस्, सुरुवात गर्नुहोस्। सुरु गर्छु। दुःखमा कहिले हारेनौ सलाम छ नेपाल, दुःखमा कहिले हारेनौ सलाम छ नेपाल, पीडामा आँसु झारेनौ सलाम छ नेपाल, पीडामा आँसु झारेनौ सलाम छ नेपाल, देशभरि आगोको जला निस्केको बेला पनि अन्तै बसै सारेनौ सलाम छ नेपाल, अन्तै बसै सारेनौ सलाम छ नेपाल, लाली गुराँसको फेदाभरि रगत रगत हुँदा पनि, लाली गुराँसको फेदाभरि रगत रगत हुँदा पनि, सपुत पति माया मारेनौ सलाम छ नेपाल, सपुत पति माया मारेनौ सलाम छ नेपाल, यो सानो देशमा पहिला टिक्ने बेला पनि सबैलाई पछि पारेनौ सलाम छ नेपाल, यो सानो देशमा पहिला टिक्ने बेला पनि सबैलाई पछि पारेनौ सलाम छ नेपाल, दुःखमा कहिले हारेनौ सलाम छ नेपाल, पीडामा आँसु झारेनौ सलाम छ नेपाल। हजुर त भ्रष्टाचारीको देश आज भोलि यस्तै छ, लडाउने जनतालाई परिवेश यस्तै छ। भ्रष्टाचारीको देश यस्तै छ, आज भोलि लडाउने जनतालाई परिवेश यस्तै छ। जति बढ्छ महँगी त्यति मर्छन् जनता, ठुला भन्ने नेताहरूको सन्देश यस्तै छ। भ्रष्टाचारीको देश यस्तै छ, लडाउने जनतालाई परिवेश यस्तै छ। सीताजी छुटिन्छौँ, फेरि आउँदै गर्नुहोला। नमस्ते। सीता मगर आउनुभएको थियो प्युठानबाट, उहाँ पनि गइसक्नु भएको छ, र म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ कर्मश जान चाहन्छु। हामीलाई मुक्तक पठाउने साथी हुनुहुन्छ कमल सरोवर वीरेन्द्रनगर सुर्खेतको साथी। मैले उपहारमा औँठी राखेपछि र यो दिल नै धरौटी राखेपछि, मैले उपहारमा औँठी राखेपछि र यो दिल नै धरौटी राखेपछि, खै कसो गरी नमान्ला र त्यो मन पीडा र वेदना एक लौटी राखेपछि, मैले उपहारमा औँठी राखेपछि र यो दिल नै धरौटी राखेपछि। कमल सरोवर वीरेन्द्रनगर सुर्खेतको साथी। त्यसै गरी अर्को मुक्तक रहेको छ प्रभा लामिछाने दाङको साथी। पत्थर बनाइदेऊ यो मन उपहार दिउँला, धन्यवाद म तिमीलाई बार बार दिउँला। पत्थर बनाइदेऊ यो मन उपहार दिउँला, धन्यवाद म तिमीलाई बार बार दिउँला, कोमल यो मुटु कठोर बनाइदिनेलाई, गुणको बदला तिमीलाई वफादार दिउँला। पत्थर बनाइदेऊ यो मन उपहार दिउँला, तन्ने बात म तिमीलाई बार बार दिउँला। प्रभा लामी छाने दाङको साथी, त्यसै गरी अर्को मुक्तक रहेको छ रोशन केसी चितवनको साथी, कहिले नजिक बनाएर कहिले दूर बनाएर कोही गएको छ मलाई भुल्न मन्जुर बनाएर, कहिले नजिक बनाएर कहिले दूर बनाएर कोही गएको छ मलाई भुल्न मन्जुर बनाएर, खै कसरी बाँच्छ ऊ मेरो अनुपस्थितिमा उसले राखेको छ तस्विर जरुर बनाएर, कहिले नजिक बनाएर कहिले दूर बनाएर कोही गएको छ मलाई भुल्न मन्जुर बनाएर। रोशन केसी चितवनको साथीको मुक्तक वाचन गरे मैले, र हामी आजको कार्यक्रमको चौथो सहभागी साथीलाई फोन सम्पर्कमा निम्ति आउन गइरहेका छौँ। आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? म सुवर्ण सैनिक सौटोलाबाट, उमा बेलवासी। उमा बेलवासी है, हजुर। के गर्दै हुनुहुन्छ उमाजीले सुवर्णा खालमा? त्यतिकै बस्दै खाना खाएर कार्यक्रम सुन्दैछु। बस्दै हुनुहुन्छ, हजुर। अनि कस्तो लाग्छ कार्यक्रम उमाजीलाई? अझै माया गर्दै जानु होला, तपाईँकै मायामा बाँचिरहेका छौँ। मैले पटक पटक भनिरहेको छु तपाईँहरूलाई। अनि के लिएर आउनु भएको छ आजको बसाइमा? एउटा गजल छ, सुरुवात गर्नुहोस्। तपाईँ बिना सुन्नु सबै लाग्यो मेरो बाबा, तपाईँ बिना सुन्नु सबै लाग्यो मेरो बाबा, मेरै गीत वनमा न्याउली गायो मेरो बाबा, मेरै गीत वनमा न्याउली गायो मेरो बाबा। पानी बिना माछा जस्तै घर बिनाको मौरी, पानी बिना माछा जस्तै घर बिनाको मौरी, घरमा पनि अशान्ति नै खायो मेरो बाबा, मेरै गीत वनमा न्याउली गायो मेरो बाबा। यति चाँडै बिछोड होला मनमा थिएन, यति चाँडै बिछोड होला मनमा थिएन, केही लागेन जब दैव चायो मेरो बाबा, घरमा पनि अशान्ति नै छायो मेरो बाबा। टुहो रोमन त्यसै माथि सेतो पहिरन आमा, टुहो रोमन त्यसै माथि सेतो पहिरन आमा, यही दृश्य देख्दा यो मन खायो मेरो बाबा, केही लागेन जब दैव चायो मेरो बाबा, घरमा पनि अशान्ति नै छायो मेरो बाबा, मेरै गीत बन्न न्याउली गायो मेरो बाबा, तपाईँ बिना शून्य सबै लायो मेरो बाबा। हस्त। संसारमा बाबा जति महानको हुन्छ र जति भने पनि बाबा समानको हुन्छ र, संसारमा बाबा जति महानको हुन्छ र जति भने पनि बाबा समानको हुन्छ र, जिन्दगी नै उतैबाट पाएका हौ हामीले, जिन्दगी नै उतैबाट पाएका पाएका हौ हामीले, पीर जति परे पनि व्यवधानको हुन्छ र, संसारमा बाबा जति महानको हुन्छ र जति भने पनि बाबा समानको हुन्छ र। उमाजी छुट्टिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। उमा बेलवासी आउनुभएको थियो सुवर्णा खालबाट, उहाँ पनि गइसक्नु भएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ प्रेममा प्रश्न हुन्छ तर उत्तर किन हुँदैन होला, कसैसँगको एकहुरो प्रेमले मान्छेलाई पनि एकहुरो बनाउँदो रहेछ, विश्वासको डोरीमा गाँसिएको नाता जब भ्रममा परिणत हुन्छ तब अनेकौँ उत्तरविहीन प्रश्नहरू मनभित्र एकाएक दौडिँदा रहेछन् भने मान्छे आफ्नै प्रेमको आफै विश्लेषण गर्न थाल्छ। यसरी विश्लेषण गर्दा कहिले आफै दोषी ठहरिन्छ त कहिले उसलाई दोषी बनाउँछ। यो प्रेम भन्ने चिज पनि असम्मको हुँदो रहेछ, जहाँ एउटाले गरेको निर्णयलाई अर्कोले सहर्ष स्वीकार्दो रहेछ, तर नियम बिनाको प्रेम कहाँ एकनाश हुन्छ र, यो त यसरी हिँडिरहँदा जानेर हो या नजानेर बिना कारण अन्तै मोडिँदो रहेछ। जुन यसरी परिवर्तन हुँदो रहेछ कि एकले अर्कोलाई छोड्दैछ भन्ने कुराको सुइँको समेत हुँदैन रहेछ, जब थाहा पाउँछ अनि पो हेक्का हुन्छ समय तोडेर टाढा गएको, अनि आफूलाई भित्रीदेखि नियाल्दै आफैभित्र आफ्नो कमजोरी खोज्न थाल्छ मान्छे, जहाँ आफ्नै मनलाई प्रश्न गर्छ तर उत्तरहरू भने कहिले पाउन सक्दैन। मैले यो समय मैले कुनै समय लेखेको थिएँ, कतिखेर छोड्छ उसले भर हुँदैन, स्थायी रूपमा माया बस्ने घर हुँदैन, प्रेमको विशेषता नै यही हो रे साथी, प्रश्न हुन्छ प्रेममा उत्तर हुँदैन। वास्तवमा यस्तै हो प्रेम, दुवैको सम्झौतामा भएको प्रेममा पनि पछि गएर एउटाले अर्कोलाई बिना अपराध दोषी ठहराउँदो रहेछ, अनि हिजो माया गर्ने त्यही मान्छे आज आएर एक्लै अर्कोलाई नचिन्दो रहेछ, कस्तो अचम्म। सायद यही हो क्यारे उत्तर बिनाको प्रेम। हामी आजको कार्यक्रम नमेटिने याजसँगै छौँ। पालो हो तपाईँको डायल गर्नुहोस् 077-424-381 को बाटो र हामी आजको कार्यक्रमको अन्तिम सहभागी साथीलाई लिने तयारीमा छौँ। यदि उत्कृष्ट हुनुभयो भने तपाईँले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले र जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। त्यसै गरी एसएमएस अनलाइनमा सहभागिता जनाए बापत तपाईँलाई डिबर्ना सु सेन्टर र श्रीराम अर्घाखाँची सुनसादी पसलले एक एकवटा रिचार्ज कार्ड स्पोन्सर गरेका छन् र हामी आजको कार्यक्रमको अन्तिम सहभागी साथीलाई लिने तयारीमा छौँ। सायद आइसक्नु भएको छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? गुल्मीबाट मायाजी है। के गर्नुहुन्छ गुल्मीमा मायाजीले? कराची कामहरू गर्नुहुन्छ। कार्यक्रम सुनिरहनु भएको छ? अलिकति टाठो बोलिदिनुहोस् है त मायाजी, तपाईँको आवाज सुन्न अलिकति स्पष्ट भयो है। अनि के लिएर आउनु भएको छ आजको बसाइमा? गजल। हवस् सुरुवात गर्नुहोस्। नेता बने त छिट्टै नाम हुन्छ, गर्छौँ हामी विकास भनिकन, गर्छौँ हामी विकास भनिकन भित्रभित्रै बिगार्ने काम हुन्छ, भ्रष्टाचार गरेको दाम हुन्छ। टिभी मोबाइल र पत्रिकामा, टिभी मोबाइल पत्रिकामा देखिने त नेता राम हुन्छ, भित्रभित्रै बिगार्ने काम हुन्छ। देश बिगार्ने चोर साध्यौँ भने, देश बिगार्ने चोर साध्यौँ भने गाउँमा हेरेरलाई लाम हुन्छ, देखिने सधैँ र नेता राम हुन्छ। समर्थ गरे नि आज उसको, समर्थ गरे नि आज उसको भोलि मलाई चक्का जाम हुन्छ, गाउँमा हेरेरलाई लाम हुन्छ, सधैँ नेता राम हुन्छ, भित्रभित्र बिगार्ने काम हुन्छ, भ्रष्टाचार गरेको दाम हुन्छ, नेता जित्ने भन्दा बढी चुनावमा हार्ने धेरै छन्, त्यसैले त जनतालाई मार्ने धेरै छन्। जित्ने भन्दा बढी चुनावमा हार्ने धेरै छन्, त्यसैले त जनतालाई मार्ने धेरै छन्। संकोच मान्दैन कसैले नेपाल आमा रुवाउन, जसले जन्मायो उसैलाई एक्लो पार्ने धेरै छन्। जित्ने भन्दा बढी चुनावमा हार्ने धेरै छन्, त्यसैले त जनतालाई मार्ने धेरै छन्। मायाजी छुटिन्छौ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। गुल्मीबाट आउनुभएको थियो मायाजी, उहाँ पनि गइसक्नु भएको छ। र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदिनौँ। हामी एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। तपाईँलाई भनिरहेका छौँ मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, सेकिस्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805733383 एसएमएस गर्नुहोस्। एसएमएस गरी बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसी ग्रुप साइप राबरको रिचार्ज कार्ड र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सु सेन्टर जुन सन्धिखर्क छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845777075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखर्क 9 चुत्रा बेसीमा अवस्थित छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9741982921, 9743796141 र 9844640663। तपाईँ सुन्दै गर्नुहोस् रेडियो दिउराली, हामी एकैछिनपछि आउनेछौँ। जिंदगी भर सुख मात्रै कहाँ हुन्छ र, जिंदगी भर हँस्दै जिउने मान्छे कुन छ र, जिंदगी भर सुख मात्रै कहाँ हुन्छ र, जिंदगी भर हँस्दै जिउने मान्छे कुन छ र, हर मान्छेले दिन र रात दुबै, हर मान्छेले हार र जित दुबै भोग्नै पर्दो रहेछ, भोग्नै पर्दो रहेछ, जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र, mm. हामी आजको कार्यक्रम नमेटिने याजसँगै छौँ। तपाईँ हुनुहुन्छ हामीसँग, हामी छौँ तपाईँसँग। करिब करिब 45 मिनटको यो समय अवधिभर तपाईँसँग रहेर साथ दियौँ। तपाईँले पनि हामीलाई साथ दिनुभयो, तर समय गतिशील छ भन्छन्, त्यसैले पनि हामी तपाईँको साथबाट छुटिने बेला आइसकेको छ। तर त्योभन्दा अगाडि म एसएमएस अनलाइनको रिजल्टको लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा 248 एसएमएस हामीलाई प्राप्त भए, म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रिचार्ज कार्ड पाउने साथीको नाममा वाचन गर्दैछु। बधाई छ अर्घा खाँसी ढिकुराको साथी जीवन घिमिरे, त्यसै गरी अर्को साथी हुनुहुन्छ गुल्मी भनभनेको साथी समीक्षा मरासिनी, दुवैलाई बधाई। तपाईँ कोला पर्थाद्वारा चुनिनु भएको छ र रिचार्ज कार्ड सौजन्य गरेको छ श्रीराम अर्घा खाँसी सुनचाँदी पसल र डिबर्ना सु सेन्टर। आभारी छु रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूप्रति। र हामी कार्यक्रमको अन्तमा छौँ। यो चिसो रातमा यति दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक। र जो कार्यक्रम सुन्दा सुन्दै निदाउनु भयो, भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनिदिनु। सँगसँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष आभारी छु। सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुभयो, कतिको फोनै लागेन होला, निराश नहुनुहोस्। एकपटक जित्नको लागि कति हो कति हारको सामना गर्नुपर्छ, त्यसैले अर्को हप्ता प्रयास गर्न नभुल्नुहोला। र तपाईँसँग साहित्यिक रचनाहरू छन्, कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धिखर गरेका खाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुषाल गजल सिङ्गर। र हामी भोलि फेसबुकमा पनि राख्नेछौँ यो कार्यक्रम, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.maheshgazalsingar.blogspot.com पनि कार्यक्रम नमेटिने याद सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। र यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष विशेष आभार प्रकट गर्दै महानायक राजेश हमालको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि अझै पनि चाहन्छु। कुनै पुरुष र महिला बीच जिन्दगीभरि उत्तिकै आकर्षण रहँदैन, जब त्योभन्दा मनपर्ने अर्को आकर्षक मान्छे भेटिन्छ तब पुरानो आकर्षण कर्मशः कम हुँदै जान्छ। महानायक राजेश हमालको यो भनाइसँगै जान्छु, खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु, अर्को हप्ता मङ्गलबारको रात लिएर आउनेछु। नमस्कार। मेरो